محمد وآل محمد وعجل فرجهم ولا تجوز الصلاة فيما يستر ظهر القدم إلا مع الساق بحيث يغطي شيئا منه فوق المفصل على المشهور ومستند المنع ضعيف جدا والقول بالجواز قوي متين. ہماری بحث چل رہی تھی ستر العورت میں، دوسرے لفظوں میں کہیں کہ جی مصلی کے لباس کے بارے میں، تو آج فرماتے ہیں کہ ایسے جوراب یا ایسی چپل کے ساتھ نماز پڑھنا جو قدم کے ظاہری حصہ، اوپر والا حصہ اسے اس کو تو ڈھانپے لیکن پنڈلی کو نہ ڈھانپے، تو اس میں جائز نہیں ہے پنڈلی کو نہ ڈھانپے. یعنی وہ آپ نے دیکھے ہوں گے وہ ہاف جوراب وغیرہ ملتے ہیں جو اوپر نہیں ہوتے، فقط یہاں تک ہی ہوتے ہیں، اس طرح کی چپل ہو یا اس طرح کے جوراب جو ظاہر قدم کو ڈھانپے اور پنڈلی کو نہ ڈھانپے، ایسے قسم کے جورابوں میں یا چپل میں نماز صحیح نہیں ہے شہید اول کے نزدیک. ہاں اگر وہ تھوڑے سے بڑے ہوں، بڑے ہوں یعنی کیا، یعنی پنڈلی کا بھی تھوڑا سا حصہ، کچھ حصہ اس کو وہ ڈھانپ دیں، اس کو جو ہے وہ ستر کر دیں، تو پھر کوئی حرج نہیں. یہ شہید اول کا فتویٰ تھا. شہید ثانی فرماتے ہیں کہ مستند ہو ضعیف، لیکن اس کی دلیل ضعیف ہے کہ جی ایسے آپ جوراب میں یا ایسی چپل میں جو پاؤں کی پشت کو تو ڈھانپے لیکن پنڈلی کے حصے کو نہ ڈھانپے یا ٹانگ کے کچھ حصے کو نہ ڈھانپے، اس میں نماز صحیح نہیں ہے، اس کی دلیل ضعیف ہے. لہذا جو قائل ہیں کہ جی جائز ہیں ایسے قسم کے جوراب یا چپل میں نماز پڑھنا، ان کا قول قوی اور متین اور مضبوط ہے. بات واضح ہے؟ ہاں جی جی جی، دونوں کے لیے بالکل. ولا تجوز الصلاۃ فیما، صحیح نہیں نماز فیما، اس لباس میں کہیں، اس چپل میں کہیں، جوراب میں کہیں، یستر ظہر القدم، جو ڈھانپے قدم کے ظاہری حصے کو، ظاہری وہی اوپر والا حصہ، اندر وہ جو باقی تلوا پاؤں کا ہوتا ہے اسے باطن کہتے ہیں، باطن القدم، ظاہری حصے اوپر والے حصے کو کہتے ہیں. صحیح نہیں ہے، یعنی یہ کب صحیح نہیں ہے، جب پنڈلی کے حصے کو نہ ڈھانپے، الا ما ساک، یعنی صحیح ہے کب، جب یعنی پنڈلی یا ٹانگ کے کچھ حصے کو ڈھاکے ڈھانپے، پھر اسی ما ساک کی وضاحت کر، بحیث جو غتی کہ جی وہ چیز جو ظہر قدم کو ڈھانپ رہی ہے وہ ڈھانپے، شے ام من ہو، من ہو یعنی من الساق، ساق کے کچھ حصے کو، پنڈلی کے کچھ حصے کو بھی ڈھانپے، فوق المفصل، ڈھانپے شے ام من الساق، پنڈلی کے کچھ حصے کو، وہ حصہ کون سا جو یہ مفصل ہڈی ہے ٹانگ اور پاؤں کو ملانے والی، اس سے تھوڑا سا اوپر. بات سمجھ گئے؟ علل مشہور، یعنی یہ جو کہا ہے کہ ولا تجوز الصلاۃ فی ما یستر ظہر القدم، یہ نماز کا جائز نہ ہونا اس طرح کی چپل یا جوراب میں، علل مشہور، اکثر کا یہ فتویٰ ہے، مشہور کے بنیاد پر یہ ہے فتویٰ. و مستند المنع، لیکن اس عدم جواز کی دلیل ضعیف جدا، یعنی بہت نہایت ہی ضعیف ہے. والقول بالجواز قوی متین، اور جائز کا قائل ہو جانا کہ جی ایسے وہ جوراب یا چپل میں نماز صحیح ہے، یہ قول قوی بھی ہے اور مضبوط بھی ہے. وتستحب الصلاۃ فی النعل العربیۃ للتعصی، اور کہتے ہیں کہ جی مستحب نماز عربی چپل میں پڑھی جائے. دلیل اس کی کیا ہے؟ للتعصی، کیونکہ آئمہ علیہ الصلاۃ والسلام یہ عربی جو خصہ ہوتا ہے وہ اسی طرح کے خصے میں ہی نماز پڑھتے تھے، اسی لیے بہتر ہے. بات واضح ہے؟ اور مکروہ یعنی مستحب ہے کہ کالے لباس کو نماز میں ترک کیا جائے، مستحب ہے ترک کرنا، لیکن سوائے تین چیزوں کے، وہ جو ہے وہ ان کو ترک کرنا وہاں پر آپ جو ہے وہ ترک نہ کریں پھر بھی ٹھیک ہے جی، مسئلہ نہیں. وہ کون کون سی ہیں؟ عدل امامہ صرف سیاہ ہو کوئی مشکل نہیں، والکسا چادر جو آپ نے کاندھوں پہ رکھی ہو وہ صرف وہ سیاہ ہو کوئی مشکل نہیں، والخف चप्पल जो आपने ब्लैक या स्याह कलर की पहनी हुई हो, कुछ भी नहीं, फला युकरह। हाँ, अगर ये तीनों चीज़ हैं तो कोई मकरूह नहीं। लेकिन फिर भी कहते हैं कि अफजल, हत्ता कि इन तीनों में भी अफजल ये है कि ये क्या होने चाहिए, सफेद होने चाहिए। बात समझ में आई है? वतरकुस सवाद, और काले लिबास को तर्क करना मकरूह है। काले लिबास को तर्क करना मकरूह है, यानी क्या, पहन तर्क करना मुस्तहब है, पहनना क्या होगा, मकरूह। अदल अमामत वल किस्सा वल खुफ्फे, सिवा इमामे के और एक चादर के और जो है वो बूट के या चप्पल के, फला यकरहु सलात फीहा, तो मकरूह नहीं है सलात फीहा इन तीनों में, सूदन अगरचे वो काले ही क्यों न हो, व इन कान अल बियाज अफजल मुतलकन, अगरचे सफेद होना मुतलकन अफजल है, यानि हत्ता के इन तीनों में भी अफजल यह कि मुस्तहब हो जाए। वतर अगर देखिए बारीक सा कपड़ा पहनना, यानि मुस्तहब के बारीक कपड़े पहनने को तर्क किया जाए, मुस्तहब मोटे कपड़े में नमाज पहनी जाए, बात बात है ना, बारीक में पहनेंगे तो क्या होगा, मकरूह हो जाएगा। बारीक कपड़े दो किस्म के होते हैं, एक बारीक कपड़ा ऐसा है जो हिकायत करता है अंदर आपके बदन की, हिकायत करता है यानी बंदर उससे नज़र आता है, बदन अंदरूनी जिस्म का हिस्सा नज़र आता है, कितनी जिस्मानियत है वो फिर बिल्कुल साफ है। तो यहाँ पर जो मकरूह की बात हुई इस बारीक कपड़े की नहीं, इस बारीक कपड़े में जिससे बदन ज़ाहिर होता हो हराम है, नमाज होगी नहीं। क्यों क्यों होगा, इस वजह से कि ये कपड़ा ऐसा हो जो शर्मगाह को ढांपे और इससे तो नज़र आ रहा है, लिहाजा सही नहीं। इस बारीक कपड़े से हमारी मुराद वो बारीक कपड़ा हो लेकिन इतना भी ना हो कि जी जिस्म अंदर से नज़र आए, बात है जी। तर्क यानि व तर्क इसको कहेंगे युस्तहब तर्क सौब रकीक, इस तरह जो है वो नाजुक और जो है वो रकीक कपड़ा पहनना, पतला कपड़ा पहनने को तर्क किया जाए, और ये तर्क करना मकरूह अगर कोई पहनेगा, मुस्तहब अगर पहनेगा तो मकरूह हो जाएगा। अल्लज़ी, लेकिन कौन सा बारीक कपड़ा जिसको पहनना मकरूह है, अल्लज़ी ला यहकी अल बदन, जो बदन की हिकायत न करे, जो बदन को वाज़ह न करे, जिससे बदन नज़र है, व इल्ला हाँ अगर बदन नज़र आए इतना बारीक हो, लम तस्सह तो उस नमाज सही। आगा देखिए, और इस तरह ही असमा समा को तर्क करना, इस तरह कंधों पर रखा जिस तरह हिंदू धोती बांधते हैं, इधर फिर इधर इसको भी मिला के पीछे से दोनों हिस्सों को इधर रख दिया, ये अभी मेरा नहीं हो रहा, ये समझ में आ गया ना, इस तरह चादर पहनना ये भी मकरूह है, यानी इधर रखी आपने फिर इसको इधर रखा और फिर यहाँ लेकर इसको भी ना, दोनों फिर सरों को आकर कंधों पर रखना, ये मकरूह है। इस तरह नमाज जो हिंदू जिस तरह आपने देखा होगा, तो जी खाली नहीं रखा ना, ये रखी हाँ, ये साइड खाली रख लीजिए बिल्कुल, इसको क्योंकि अंदर से घुमाएंगे ऐसे ही बगल के अंदर से तो ये खाली हो जाएगी बिल्कुल, फिर बाकी दोनों सिरों को इधर जमा कर दे, ये मकरूह है नमाज। व इस्तेमाल समा, और समा को, समा का पहनना यानि चादर का ओढ़ना, इस तरीके के मुताबिक चादर का ओढ़ना, इसके जो इसको भी क्या किया जाए, तर्क किया जाए। वल मशहूर अन्नहु, यानि खुद समा की वजाहत कर रहे हैं, मशहूर क्या है, अन्नहु इल्तिहाफ बिल इजार, चादर ओढ़ना, यानि मशहूर ये है कि चादर ओढ़ना, इल्तिहाफ यानि ओढ़ना, बिल इजार यानि चादर, व इदखाल तरफ है, और उनके उसके चादर के इजार के दोनों तरकों तरफों को दाखिल करना, तहत यदे ये नीचे से जो मैंने अंदर से दाखिल किया, व जम ओहमा और उनके जो दोनों हिस्से हैं उसको जमा कर देना, उस पूरी चादर को किस पर, अला मन के बिन एक ही कंधे पर, व युकरह तहत तहतुल जी युकरह तर्को तर्को तहन तहन्नो के वह व इदारत जुज मिन अल अमामत तहतल हनके। आगा ये देखिएगा, और मकरूह है मुस्तहब है क्या है, मकरूह तहतुल हनक को तर्क करना मकरूह है। तहतुल हनक को, तहतुल हनक वाज़े पहले वाज़े कर चुके, नमाज की हालत में मकरूह है वो। अच्छा क्या करना चाहिए भला मुस्तहब क्या है? कि जी इमामे का कोई एक हिस्सा निकाले, उसको यहाँ से लेकर दूसरे कांधा जो मुखालिफ है उस पर रख दे। ठीक है अगर इमामे का कोई भी हिस्सा, जरूरी नहीं कि एक सिरा जो होता है उसको निकाल, कहीं से भी थोड़ा सा आपने उसको फाड़ी दिया इधर करके, इस तरह रख दे काफी। बात बात है या नहीं? फिर मुसनफ कहते हैं कि मुतलकन यानि तहतुल हनक को तर्क करना मकरूह है मुतलकन, चाहे पेश नमाज हो चाहे जो है वो मामूम हो। बात बात है यहाँ, चाहे पेश इमाम हो चाहे मामूम हो, दोनों के लिए जो है वो मुस्तहब है कि तहतुल हनक निकालें। अगर तर्क करें तो क्या हो जाएगा? जी आगा, यहाँ पर उन मुसन्निफ ने किसी एक चीज को मुअय्यन नहीं किया कि किस से निकाले। वैसे दाएं निकाली जाती है, लेकिन मुसन्निफ के नज़दीक मुतलकन किसी से भी कोई भी जुज निकाले, कोई मसला नहीं। अगर देखिए मुसन्निफ ने मुतलकन में थोड़ी सी बात याद रखिए, मुतलकन में एक कौल क्या था, मुतलकन से मुराद क्या है, चाहे इमाम हो चाहे, कहते हैं कि ये इस वजह से कि मुसन्निफ की एक इबारत आ रही है बाद में कि जी वो एक चीज जो मकरूह थी फकत इमाम के लिए, तो उधर लिखा है लिल इमाम, एक रिदा आएगी जी चादर पहनना मसलन उसके लिए मुस्तहब है, तो वहां पर अगर वो मामूम के साथ हुक्म खास था तो क्या लगाया था, लिल इमाम, और इधर इमाम का जिक्र खास है नहीं किया, तो इससे मालूम होता है कि ये तहतुल हनक को तर्क करना मकरूह है किसके लिए, इमाम के लिए भी और गैर इमाम के लिए। बात बात भी आ गई, मुतलकन से मुराद एक ये, दूसरी मुतलकन से मुराद ये है कि जी तहतुल हनक को तर्क करना मकरूह है चाहे इंसान नमाज में हो या नमाज में ना हो, इमाम पहने तो तहतुल हनक निकले। बात समझ में आई है? जी जी हमेशा जब भी इमाम पहने तो तहतुल हनक निकले। ठीक है जी, देखिए बात व तर्क जी व युकरह तर्क तहन्नुके, और जी मकरूह है तहतुल हनक को तर्क करना। क्या है वो तहतुल हनक? वह इदारतु जुज़ मिन अल अमामा, इमामे के जुज को घुमाना तहतल हनक, घुमाना कहाँ से आगा, थोड़ी के नीचे से। मुतलकन, मुतलकन की एक वजाहत है कि लिल इमामे व गेरी, ये तहतुल हनक को तर्क करना मकरूह है इमाम के लिए भी गैर इमाम के लिए। कैसे पता चला? बिकरीनतिल कैद फिर रिदा है, बाद में जो आएगा कि जी रिदा को तर्क करना मकरूह है, तो वहां पर कैद लगाइए, क्या किसके लिए, इमाम के लिए, तो यहां पर कैद नहीं लगा, इससे पता चला पता ये दोनों के लिए मकरूह है। बेकरीनत यानि मुतलकन से मुराद लिल इमाम वगैरह ही क्यों है? बेकरीनत कैद, कैद के करीब, वो कैद कौन सी, लिल इमाम वाली कैद, किस में, फिर रिदा, रिदा में जो जिक्र की है। अच्छा वयुमकिन अन युरीद बिल इतलाक तर्कहु फी अय्यि हालिन कान व इन लम यकुन मुसल्लियन, मुमकिन है कि इतलाक से, इतलाक से मुराद कौन सा आगा, इतलाक शाबाश, मुतलकन से इरादा किया मुसन्निफ ने तर्कहु के जी तर्क तहन्नुक तहतुल हनक को तर्क करना मकरूह है हर हालत में, जिस हालत में भी हो, अगरचे वो नमाज में न भी हो। क्यों? ले इतलाक नुसूस बे इस्तेहबाब ही, रिवायात मुतलक हैं कि जी जो भी इमामा पहने तहतुल हनक निकाले, मुतलक हैं यानी उनमें नमाज की कैद का जिक्र है। ये दलील है कि जी इस मुतलकन से मुराद है कि चाहे नमाज में हो चाहे गैर नमाज में। एक ये व तहदीर मिन तर्क ही, और दूसरी बात ये कि मना आई है, सरजनिश की गई है किससे, मिन तर्क ही, मिन तर्क तहन्नुक, तहतुल हनक के तर्क करने से सरजनिश, और वो भी मुतलकन सरजनिश है चाहे नमाज की हालत में हो या ना। अच्छा कौल सादिक अलैहिस्सलाम, जिस तरह इमाम सादिक अलैहिस्सलाम का कौल है, मन तअम्ममा जो इमामा पहने, वलम यतहन्नक और तहतुल हनक न निकाले, फअसाबहु दाउन तो उसे बीमारी लग जाई, ला दवा अलहु जिसकी कोई दवा نہ ہوگی. فلا یلومن الا نفسہ ہی نفسہ ہو. پھر مریض ہو جائے تو پھر کسی اور کی مذمت نہ کرے, خود اپنے آپ کی مذمت کرے وہ, کیونکہ اس نے تحت الحنق کیوں نہیں نکالی. حتی عذاب صدوق الا عدم جواز ترک ہی فی الصلات, حتیٰ کہ شیخ صدوق علیہ رحمہ قائل ہو گئے کہ جی نماز کی حالت میں تحنق کو تحت الحنق کو ترک کرنا جائز نہیں بلکہ حرام ہے اگر کوئی جو ہے وہ پیش نماز یا غیر پیش نماز نہیں کرتا. واضح آ گئی بات انشاءاللہ. اور یہ ابھی جو ہے وہ ہے کہ امام کے لیے مکروہ ہے کہ ایک چادر کاندھوں پہ رکھنے کو ترک کر دے, یعنی کہ اس کے لیے یعنی مکروہ ہے, مکروہ یعنی مستحب ہے کہ کاندھوں پر چادر رکھے. ترک کرے گا تو مکروہ ہوگا, شرعاً مکروہ ہوگا, شرعاً. بات واضح ہے, یعنی پست عمل انجام دیا. آج کل اس کو آپ ابا کا نام دے سکتے ہیں, یہ ابا جو ہوتی ہے, یہاں تو ایک چادر ہو, اگر چادر نہیں تو چادر کی کوئی جگہ پر کوئی اور چیز ہو. چادر تو کھلی ہوئی, ایک بڑا سا کپڑا ہوتا ہے, نہیں ملتا تو چھوٹا سا رومال وہ رکھ دے, وہی وہ نہیں ہوتا تاکہ اس طرح بھی آئے کہ وہ سلوار کا جو ناڑا ہوتا ہے وہی وہ رکھ دیں تاکہ وہ مستقبل ہو جائے. بالکل ہے جی, لکھا ہوا ہے کہ وہی وہ رکھ دیں جو اس کی جگہ پر ہو. لیکن یہ امام کے لیے وہ ترک الرداء یعنی یکرہ ترک الرداء, ردا کو ترک کرنا مکروہ ہے. ردا کیا ہے؟ وہ ہوا ثوبن, وہ ثوبن بڑی سی ایک چادر ہو, کپڑا ہو, اور ما یکم مقام ہو, یہاں اس ثوب کی جگہ پر ہو, شلوار ہو گئی وہ رکھ لے, شلوار نہیں ناڑا رکھ لے اسی کے کاندھوں کے اوپر. یجعل علی المنکبین, یعنی یہ ثوب یا ما یکم مقام ثوب, یجعل علی منکبین, کاندھوں پر قرار دے گا. ثم یرد ما علی الایسر علی الایمن, پھر اس طرح کر دے گا یرد ما علی الایسر علی الایمن, جو بائیں پر ہے اس کو کس طرف کر دے گا؟ دائیں پر. فرق ہوا, پہلے وہ مکروہ تھا, وہ نیچے سے گزارنا تھا جی, اس طرح. یہ مکروہ ہے لیکن اس طرح رکھنا مکروہ نہیں ہے, ٹھیک ہے جی. یہ میرے خیال میں یہاں پر انہوں نے ذکر نہیں کیا ہے, ابا ہی ہے, لیکن ذکر ابا کا ذکر کیا بھی نہیں ہے مستحبات میں. ہے ابا ہی مراد ہے تھوڑی سی, لیکن انہوں نے وضاحت کی ہے کہ پہننے میں فرق ہے, کہ جو ابا تو سیدھی سیدھی پہنی جاتی ہے, اس طرح رکھا نہیں جاتا. اس سے وہ خاص جو صورت بیان کی ہے اسے زیر ابا معلوم ہوتا ہے. لل امام, یہ ترک کرنا جو ہے وہ مکروہ فقط امام کے لیے. اما غیر من المصلین, ہاں باقی جو مصلی ہیں, وہ یستحب له الرداء, مستحب ہے کہ اس طرح کی چادر پہنے, لیکن لا یکرہ ترکہ, لیکن ترک کرنا مکروہ نہیں. دیکھیے گا یہاں پر تو اس کے لیے کیا تھا؟ مکروہ, کیونکہ روایات میں شمار ہوا کہ پیش امام اگر نہ پہنے تو مکروہ ہوگا, پہنے تو مستحب. لیکن ان کے لیے باقی جو مسلم ان کے لیے مستحب ہے لیکن مکروہ, یعنی مکروہ کیوں نہیں؟ شرعاً روایت کوئی نہیں کہ جو کراہت پر دلالت کرے. ہاں یہ ہے کہ جو ایک بہتر چیز تھی, عقل یہ کہتی ہے کہ جی اس کے خلاف کام کیا, بس مکروہ نہیں کہیں. بات سمجھ میں آئی یا نہیں؟ اس سے ایک چیز کی طرف اشارہ ہو گیا, کیا؟ کہ ہر مستحب کو ترک کرنا مکروہ نہیں ہوتا. جس کے ترک کرنے پر جی روایت ہو, دلیل ہو کہ جی مکروہ ہے, تو پھر وہ مکروہ ہوگا, ورنہ نہیں. یہ نقطے کو سمجھیے, واضح ہے جی. فیستحب له, یعنی باقی جو مصلی ہیں ان کے لیے مستحب رضا رکھنا, ولیکن لا یکرہ ترکہ, لیکن اس کو ترک کرنا مکروہ نہیں ہے. بل یکن خلاف الاولا, عقل یہ کہتی ہے کہ جو ایک بہترین چیز تھی اس کو ترک کر دیا. ون نقاب للمرأت, اور عورت نقاب لگا کر نماز پہنے, یہ مکروہ ہے عورت کے لیے, ٹھیک ہے. نقاب یہ پردہ, اس طرح کر کے, اور یہ بالکل چہرہ ڈھانک دے اس طرح, تھوڑی سے زہر ہے یہ نکاح, یہ مکروہ ہے اس کے لیے. اس طرح پہنے جی, ہاں مکمل وہ چہرہ ظاہر رکھنا نا, یہ نکاب لگا کر اور پہنے تو مکروہ ہو جائے گا. जी, वह युकरह निकाब, बिल्कुल निकाब मकरूह है, वह युकरह निकाब लिल मरात, नहीं वह तर्क निकाब होता तो फिर होता, ये निकाब है चेहरा खुला रखना है, बिल्कुल आगे इंशाल्लाह आप वाज़े हो जाएगी बात, देखिएगा वल्लिसाम लहुमा, और इसी तरह मुंह पे पट्टी बांध कर, लिसाम कहते हैं मुंह की पट्टी, मसलन ये इस तरह ये लगा कर नमाज पढ़ने, ये मकरूह है, बात बात भी आ गई, ये थोड़ी तवज्जो करेगा आगा से खाली, ये निकाब या लिसाम मकरूह है दोनों, कब, जब ये वाजिब किरत से माने न हो, वाजिब किरत अदा सही कर सकता हो, क्योंकि अगर ये लिसाम मुंह पे पट्टी या ये निकाब माने बन जाए वाजिब किरत से, फिर मकरूह नहीं होगा, हराम होगा, क्योंकि किरत ही अदा नहीं हो रही, बात समझ में आई आगे जी, आगा सली चले, देखिए वन निकाब और मकरू है निकाब औरत के लिए, वन लिसाम लहमा, और लिसाम ये मुंह पर पट्टी बांध कर नमाज पढ़ना, ये मकरू है दोनों के लिए, आए लिर्रजुल वल मरात इन्नमा युकरहान, गुलाम रसूल देखिएगा, वह इन्नमा युकरहान, ये दोनों मकरू हैं, यानी निकाब भी मकरू है लिसाम भी मकरू है, कब, इदा लम यमन आदब, ये दोनों निकाब और लिसाम माने न बने, शैअ मिन वाजिबातिल किरात, किरात जो वाजिब है उसमें से किसी चीज से माने न बने, अगर माने बन जाते हैं तो फिर क्या हो जाएगा, हाँ फइन मना अल किरात, अगर ये निकाब या लिसाम मना करें किरात को हरमा, तो दोनों क्या हो जाएंगे, हराम, वफी मुक हुक्म हा वफी हुक्म किरात अल अज़कारुल, किरात के हुक्म में कौन से अज़कार है, उसके हुक्म में है, मतलब यह है कि अगर लिसाम या निकाब वाजिब जिक्र करने से मना बन जाए, माने बन जाए, तो क्या हो जाएगा, हराम, वाज़े आ रहा है, देखिए जी आगा, ऐसे शख्स के लिबास में नमाज पढ़ना जिसके बारे में लोग ये कहते हो कि ये नजस नजासत का ख्याल नहीं रखता, नजासत की रियायत नहीं करता, या ऐसे शख्स के नमाज कपड़े में लिबास में नमाज पढ़ना जिस पर तोहमत हो कि जी ये गस्बी चीज़ों की रियायत नहीं करता, चोरी की, चोरी का कपड़ा उसमें भी नमाज पढ़ लेता है, किसी के इजाज़त के बगैर भी नमाज पढ़ लेता है, आप उससे लेकर कपड़ा और नमाज पढ़ें आपके लिए मकरूह, बात वादे होगी, ये कब है, जब आपको मालूम ना हो कि ये गसबशुदा है, लेकिन अगर मालूम हो कि ये फला उस शख्स का लड़के का लिबास लेकर मुझे दे रहा है, उसे इजाज़त भी नहीं, फिर तो जायज़ ही, बात समझ में आई आ गई, व तुकरहु सलातु फि सौबिल मुत्तहम बिन नजासत मकरूह है नमाज, और उस मुत्तहम उस शख्स के कपड़े में जिस पर तोहमत हो किसकी नजासत की, अविल गस्ब या जिस पर तोहमत हो किसकी गस्ब, किसी गस्ब किस चीज में, फी लिबास है कि जिसने लिबास गस्ब किया है, वस वफि सौब जिद तमासील, और ऐसा आ देखिएगा उस कपड़े में नमाज पढ़ना जिस पर तस्वीर बनी हुई हो, चाहे वो तस्वीर हैवान की हो चाहे गैर हैवान की हो, और इसी तरह उस अंगूठी में वो अंगूठी पहनकर नमाज पढ़ना जिस पर तस्वीर हो हैवान की गैर हैवान की हो, तो मसला नहीं, हैवान की तस्वीर हो उसमें भी नमाज पढ़ना मकरूह। वफ़ सौबे ज़िद तमासील, और मकरूह है नमाज ऐसे कपड़े में, ज़िद तमासील ये जमा है तिमसाल की, जो तस्वीर वाला कपड़ा हो, आम मिन कौन है, वो तमासील आम है, चाहे मिसाल हैवान हैवान की तस्वीर हो व गैर ही या गैर हैवान, अब खातम या नमाज पढ़ना ऐसी ये जो है ऐसी अंगूठी में, फी है सूरत हैवान जिसमें किसकी सूरत हो हैवान, यहां पर का तवज्जो करें कि मुसन्निफ ने कहा कि जी मकरूह है नमाज पढ़ना ऐसे कपड़े में जिसमें तमासील हो, तमासील क्या शारे ने कहा कि जी तमासील से मुराद सूरत है, चाहे हैवान की चाहे गैर हैवान की, खातम की बारी आई तो खातम के बारे में क्या कहा, जिसमें सूरत हो, क्या हो, सूरत हो। मुसन्निफ मुस्तशारे ने कहा कि सूरत से मुराद क्या है, फकत हैवान। बात समझ में आई या कहीं? शारे कहते हैं कि ये तो मैंने मुराद ली के जी अलहदा अलहदा लफ्ज हैं, तो माना भी क्या है, तमासील यानि मिसाल, सूरत चाहे हैवान की हो चाहे गैर हैवान की, और लफ्ज सूरत जिक्र किया तो इससे मुराद क्या है, फकत किसकी सूरत है, हैवान। एक एहतमाल मुसन्निफ की इबारत में शारे कहता है यह है जो मैंने बयान किया। दूसरा एहतमाल यह कि जी इससे मुराद आम हो, दोनों से आम हो, यानि उस कपड़े में भी नमाज पढ़ना मकरूह जिसमें तस्वीर हो चाहे हैवान की चाहे गैर हैवान की, उस अंगूठे में भी नमाज पढ़ना मकरूह है जिसमें चाहे तस्वीर हो हैवान की चाहे गैर हैवान की। फिर सवाल होगा कि अगर मुसन्निफ की मुराद दोनों से एक ही थी तो एक में तिमसाल और एक में तमासील और दूसरी में लफ्ज सूरत क्यों जिक्र किया। कहते हैं कि ये तफन्नुन इबारत है, यह एक इबारत का फन है कि मुराद एक ही हो लेकिन अल्फाज जुदा जुदा पेश किए जाएंगे। वाजे हैं बात। कहते हैं कि लेकिन फिर आखिर में फरमाते हैं कि मुआफिक तर इबारत के लिहाज से ये है कि जी जब अल्फाज अलहदा अलहदा है तो माना भी क्या हो, वाजे हो गया, यानी तिमसाल से मुराद हैवान और गैर हैवान, सूरत से मुराद हैवान। यमकिन अयुरीद बिहा, मुमकिन है कि मुसन्निफ ने इरादा किया हो बिहा, बिहा यानी बिसूरत, सूरत से मा या उम्मुल मिसाल, जो शामिल हो किसको, मिसाल को, मिसाल यानि चाहे सूरत हैवान की हो चाहे गैर हैवान की है। वगायर तो फिर सवाल होगा कि जी फिर इबारत मुख्तलिफ क्यों, सूरत से भी मुराद दोनों हैवान और गैर हैवान की सूरत है तो उधर तमासील कहा, इधर जो है वो सूरत कहा क्यों। वगायर बेनहमा, और मुसन्निफ ने दोनों की इबारत में तब्दीली की, ये किस वजह से, तफन्नुनन, मतलब एक को मुख्तलिफ इबारत हो, ये भी एक किस्म का फन है। वल अव्वल औफक, हाँ लेकिन पहले जो मैंने वाजे की बात वो औफक है, क्यों, लिल मुगायरत है, क्योंकि जब इबारत मुख्तलिफ है तो माना भी हलक से मुख्तलिफ इमरात होगी। औ कबाइन मशदूदिन फी गैर अल हर्ब अलल मशहूर, अगर इस तरह नमाज पढ़ना ऐसी कबा में जो बंद हो, जिस तरह ये मेरी बंद मकरूह है, इस तरह बंद हो, बटन लगा हुआ हो, या इस तरह जी कोई और चीज़ में बांध दो कपड़ा वगैरह इस तरह बांध, ये भी मकरूह। बात समझ गए, लेकिन ये जहन में रखिए बाद में, क्योंकि बात यानी कबा को बंद करना चाहे बटन के जरिए चाहे इसी तरह पट्टे वगैरह के जरिए कबा को बंद करना मकरूह। औ कबाइन यानि मकरूह है नमाज कबा में जो कबा जाए क्या हो, बंद हो, बटन वगैरह के जरिए या पट्टे, फी गैर अल हर्ब, जंग के अलावा, लेकिन जंग में बंद है तो कोई हर्ज नहीं। अलल मशहूर, मशहूर कौल यह है, काल शेख ज़करहु अली इब्न बाबवह, शेख तूसी रहमतुल्लाह अलैह कहते हैं कि इसको जिक्र किया है अली बिन बाबवह ने, अली बिन बाबवह शेख सदूक अलैह रहमा के वालिद साहब हैं। समझ में आया कहीं बात, शेख सदूक अलैह रहमा का नाम क्या है, असल मोहम्मद बिन अली बिन बाबवह। शेख काला शेख जकर और शेख तूसी ने कहा है कि इसको शेख सदूक अलैह रहमा के वालिद ने जिक्र किया, बस समय ना हो और हमने सुना कि जी ये बंद कबा में नमाज पढ़ना मकरूह है, मैंने शुयूख शुयूख से असातजा से सुना, मुज़ाकरतन के जी वो बहस कर रहे थे, वलम अजिद बिही खबरन मुसनदन, वलम अजिद बिही, लेकिन वो सुना तो सही शफाहतन कि कहा कि जी ये मकरूह है, असातजा कहते थे, वलम अजिद बिही खबरन मुसनदन, लेकिन बंद कबा में नमाज पढ़ना मकरूह है इसके बारे में हमें कोई दलील नहीं मिली। बात समझ में आई है, ये कौन फरमाते हैं, शेख तूसी अलैहि रहमा। आगे चलें जी, कालल मुसन्निफ फि ज़िक्रा बाद हिकायत कौल शेख, देखिए मुसन्निफ की एक किताब है ज़िक्रा, पहले शेख तूसी के इस कौल को जिक्र किया, किसको, के जी ये बंद कबा में नमाज पढ़ना मकरूह है, उसके बाद है जी एक है आगा वसाइल शिया, اور دوسری کتاب ہے مستدرک وسائل شیعہ. مستدرک کا مطلب کیا ہوتا ہے؟ شاباش, جو چیزیں رہ گئی ہیں اس کو پورا کرنا, تکمیل کرنا, استدراک یعنی مکمل کرنا. کہتے ہیں کہ یہ تو مسئلہ شیخ توسی سے ذکر کیا, انہوں نے کہا کہ بند قبا میں نماز پڑھنا کیا ہے مکروہ, پھر استدراک پیش کیا. استدراک یعنی جو کمی رہ گئی تھی, یعنی کمی کیا تھی, دلیل. دلیل ذکر کیا, کن سے دلیل ذکر کیا؟ لیکن وہ عامہ سنیوں سے ذکر کیا. کیا کہ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ لا یصلی احدکم وہو محزم, کوئی آپ میں سے نماز نہ پڑھے در حالانکہ اس کی کمر بندھی ہوئی ہو. بات سمجھ میں آئی ہے کہ وسط بندھی ہوئی ہے, یعنی کمر ہوئی وسط, پیٹ کا وسط وہ کمر ہی ہوتی. ہزام عربی میں پٹے کو کہتے ہیں. بات سمجھ میں آئی ہے نا؟ ہزام کسے کہتے ہیں؟ پٹے کو. ادھر آیا محزمن یعنی کمر, پٹا کیا کرتا ہے؟ کمر کو باندھتا ہے نا. محزمن در حالانکہ آپ کی کیا ہو, کمر بندھی ہوئی ہو, یعنی اس طرح کوئی نماز نہ پڑھے. دیکھیے شہید ثانی کہتے ہیں کہ واہ واہ, یہ دلیل قرار دینا بند کبا کی کبا کراہت پر, وہ بعید, اس کا دلیل ہونا کیا ہے؟ بعید. کیوں آغا؟ ہماری مدعا علیحدہ ہے. کیا ہے مدعا ہماری؟ کبا کو بند کرنا, کبا کو بند کرنا. اور یہاں پر کیا ہے؟ کمر کو باندھنا. کمر کا باندھنا ضروری نہیں ہے کبا کے بند کرنے کے ذریعے ہو. ایک مرتبہ ہو سکتا ہے کبا نہ ہو لیکن کمر کیا ہو, بندھی ہوئی ہو. بات سمجھ میں آئی ہے بھائی؟ ہماری مدعا پر یہ کوئی دلیل ہے کیوں؟ اس میں آیا ہے کہ کمر کو نہ باندھا جائے. کمر کو باندھنا ضروری نہیں ہے کہ کبا کے ذریعے باندھے. ایک مرتبہ ہو سکتا ہے کہ کبا کو باندھ دے کمر بھی بند ہو جائے, اور دوسری مرتبہ کبا ہو ہی نہیں, اس طرح پٹا باندھ دیا. لہذا ہماری دعویٰ پر یہ دلیل ہے. بات سمجھ میں آئی ہے؟ بات ہاں, دلیل بن سکتی ہے کس چیز پر؟ کہ جی کمر کو نہ باندھے, لیکن وہ بھی اس وجہ سے کہ ضعیف روایہ, وہ اس وجہ سے کہ جی ہاں کراہت ثابت کرنی ہے تو کراہت یا استحباب ضعیف روایہ سے ہو سکتا ہے, کوئی حرج نہیں. اور یہ عامہ سے ہے لہذا ضعیف ہے. وہ بھی کبا اس کمر کے باندھنے پر دلیل ہو سکتا ہے, لیکن کبا کے باندھنے پر دلیل ہے. بات سمجھ میں آئی ہے؟ قال المصنف ذکرہ, مصنف نے کہا ہے ذکرہ میں بعد حکایت قول شیخ شیخ توسی کے قول کے حکایت کرنے کے بعد, کل تو قد رول آمت, میں کہتا ہوں کہ عامہ نے. یہ کون کہتا ہے؟ مصنف, یاد رکھیے گا. کل تو یعنی میں سے مراد مصنف کہتا ہے کہ جی عامہ نے روایت کی ہے. ان نبی صلی اللہ علیہ وسلم قال, نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, لا یصلی احدکم وہو محزم, عام میں سے کوئی ایک نماز نہ پڑھے در حالانکہ اس کی کمر بندھی ہوئی ہو. وہ ہوا کنایت عن شد الوسط, یہ محزم کنایہ ہے کس سے؟ پیٹ کے وسط کو باندھنے سے, یعنی کمر کے باندھنے سے. وظاہر استدراک ہی, مصنف کے استدراک لانے سے. استدراک یعنی پہلے نقل کیا قول شیخ توسی کا, بعد میں اس کی کمی کو پیش کیا نا کہ جی کمی ہے دلیل. یہ بعد میں جو استدراک لایا اس کی جو دلیل پیش کی ہے, جا لہو, اس سے ظاہر ہے کہ مصنف نے جا لہو اس حدیث کو قرار دیا ہے دلیل. کس چیز پر؟ الا کراہت القبائل مسدود, وہ ہوا بعید, درحق لا کے اس کا قبائے مسدود کے مکروہ ہونے پر دلیل بننا کیا ہے؟ بعید. آگا بعید کی علت واضح ہے سب کے لیے تھی, بعید کی علت واضح ہوئی نہیں کیا؟ کہ جی اس میں آیا ہے کہ کمر کو نہ باندھے, اور ہماری بحث کس میں ہے کہ کبا کو نہ باندھا جائے. دونوں علیحدہ علیحدہ چیزیں. ونقل فی البیان عن الشیخ, ہاں بیان میں نقل کیا ہے مصنف نے, مصنف کی کتاب ہے شیخ توسی سے, کہا تھا شد الوسط علیحدہ چیز, وہاں پر کہا ہے کہ جی آپ کمر کو نہ باندھیں. ویمکن الاکتفاء, ممکن ہے کہ اکتفا کریں, فی دلیل الکراہت, کراہت کی دلیل پر. لیکن کس کی کراہت کے لیے؟ کمر کے باندھنے کے لیے. آگا اس کراہت کو سمجھیے گا, کس پر؟ بمثل حاضر. ہاں جی, کیونکہ مکروہ اکراہ مکر کراہت اور استحباب اس ضعیف روایت سے ثابت ہو سکتا ہے. اللہم صلی علی محمد و آل محمد.